लिबोङ बजारमा मेला बिचारा ज्यान धारे काइला, हामी सानो छँदा मेलापातमा सँगै गाउँथ्यो, ठुलो कलाकार बन्छु भन्थ्यो, कहिले धनको अभाव अवसर पनि नपाउने, अझ घरको व्यवहारले गर्दा उसको सपना अझै पनि वनपाखामा सीमित रहेछ। के तोलाएर बसिरहेको उता हेरे भइगयो नि? ओहो काका, हामी लहरबाट आएको थाहा पाए जस्तो छ नि, रुमालले बाटो छेकेका रहेछन्, जाउँ रुमाल साथेर लैजाउँ, भरे चौथी मेलामा फिर्ता गराउँला। ए तिर्सना, है बाँसखरको हलदारको पनाती लाहोरबाट आएछन्, भरे चौथी मेला हेर्न जाउँला है। ला ला गाई बस्तु धन्दा सकेर जाउँला नि। हेर हेर स्याउले काका, कस्तो झ्याउरी नाचेको, तौरुनी त पारी पो छन् क्या हो, जाउँ है। त्यो त हो त नि, के रुमान मात्रै साथ नि, जो भने साथी भइगयो नि लाखु। Yeah. समझी मन